www.attableek.com, the reviver of Iman. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واصبر نفسك مع الذين يدعون ربهم بالغداة والعشي يريدون وجهه. صدق الله العظيم. دوستو بزرگو اور عزیزو, اللہ تعالیٰ کا شکر ہے, ان کا فضل ہے, ہم لوگ جمعہ کی نماز ادا کرنے کے لیے یہاں جمع ہوئے ہیں. جمعہ کے دن کی بھی بڑی فضیلت ہے, اس کا استحضار ہونا چاہیے. خاص طور سے درود شریف کی اس میں کثرت ہونی چاہیے. کتاب ہے دلائل الخیرات درود شریف کی, اس میں ہر دن کے لیے ایک منزل ہے, مگر جمعہ کے دن کے لیے دو منزل ہے. ہمارے حاجی امداد اللہ صاحب اس کو ضرور رکھتے تھے, دو کتاب ضرور رکھتا ہوں میں, وہاں شریف مثنوی شریف دلائل الخیرات کو بھی لکھا ہے. اس بنا پر ہم سبوں کو اس کا اہتمام ہونا چاہیے. سننا سنانا تو رہے گا, حتیٰ کہ مر بھی جائیں گے, سب کو موت آنے والی ہے, لیکن اس سننے سنانے کو بھی کار آمد بنانے کی بھی ضرورت ہے. آپ دیکھ رہے ہیں کہ موت کیسے کیسے آ رہی ہے, جس کا تصور بھی آپ نہیں کر سکتا تھا, کوئی تصور نہیں تھا. مگر نبی اکرم صلی اللہ علیہ وسلم کا ارشاد برحق فرمایا کہ تم لوگ موت کو کتنا قریب سمجھتے ہو. گاہ ایک وقت کی نماز پڑھ لیتے ہیں, دوسرے نماز کی توقع نہیں رکھتے. فرمایا نہیں, ابھی دور سمجھتے ہو. ایک وقت کے سلام, ایک طرف سلام پر کے بعد دوسرے سلام کی توقع رکھتے. چنانچہ خود حدیث پاک میں آیا ہے, نبی اکرم صلی اللہ علیہ وسلم استنجا خانے سے باہر تشریف لائے اور فوراً تیمم فرما دیا. صحابہ نے رکھ لیا, یا رسول اللہ پانی تو قریب ہی تھا, اب تیمم کیوں فرمایا؟ فرمایا مجھے امید نہیں تھی کہ میں وہاں تک پہنچ سکوں, جبکہ اس زمانے میں ایسے واقعات کبھی پیش آتے رہیں گے جو اس وقت ہو رہے ہیں. ہاں کوئی ٹھیک ہی نہیں, کب کیا کچھ کیا کیا ہو جائے. عمر تک تیاری تو ہر وقت ہونی چاہیے, رہنی چاہیے, ہوئی نہیں رہنی چاہیے. میں اپنے سے پہلے کہہ رہا ہوں, آپ اسے بھی کہہ رہا ہوں, اس استعداد عبادت کئی اس وہ ہے جو ماں باپ نے موت کی تیاری کرے. کئی اس قدر سے حدیث حضور صلی اللہ علیہ وسلم کا اشارہ, کئی اس کو ہے جو مارے بابا نے موت کی تیاری کرے. ان نبی اللہ عبادت ہوتا نا تب دنیا کو خواب رکھنا پر مانا رہو تب لگو دنیا, دنیا کو طلاق دے دیا اور فتنوں سے ڈر گئے. کتنے فتنے ہیں لاکھ بنی, کوئی انتہا نہیں ہے فتنے. دل میں سننے سنتے سنتے وقت گزر جاتا ہے, ڈر یہی لگتا ہے کہ اللہ ان فطروں سے محفوظ رکھے, ہم سے بھی کوئی ایسا فطرہ نہ پیدا ہو جو امت کے انتشار کا سبب ہو. ہر عالم کی ذمہ داری ہے کہ جس طریقے سے وہ ہدایت کے لیے کوشاں ہو, اسی طریقے سے اس کو ضلالت سے اتنی نفرت ہونی چاہیے کہ ہمارے ذریعے سے کوئی ایسی چیز نہ ہو جائے جو قیامت تک اس کو گناہ ہوتا رہے. فرمایا نبی اکرم صلی اللہ علیہ وسلم نے جس نے سنت حسنہ ایجاد کیا یا شروع کیا تو اس کو اس کا بھی ثواب ملے گا, جو کرے گا اس کو بھی اس کا ثواب ملے گا, اور جس نے سیاح سنت سیاح جسے بری سنت جاری کیا تو اس کو کرنے کا جواب, اور جتنے لوگ اس جرم کو کریں گے सबको गुनाहगार हो गए दोस्तों। ये समझने की बात है, सिर्फ चंद लोग ही नहीं, बड़े बूढ़े जवान फरमाते हैं, हजरत कुबैर ने आया ने फरमाया, बहुत बड़े डाकुओं के सरदार थे, ये दरवेशों के सरदार हो गए, उन्होंने तकलीफ की आवाज जब डाका से तलबा कर लिया, उसके साथ बयान करता रहता कि अभी सुना भी होगा आप बोले, उन्होंने तकलीफ किया है कि देखो जवानों तो अपने जवानी के बारे में न रहो, जवानी ज्यादा दिन की नहीं है, तुम नहीं देखते बागात में जब फूल आते हैं उसी वक्त कोई आफत आती है सब फूल झड़ जाते हैं, फर्क आने की गति नहीं आती। तुम भी अपने मुताबिक समझो कि जवानी की पुख्ती तक पहुंचते पहुंचते ही तुम्हारा खात्मा हो जाए, क्योंकि फुजैल इब्न अय्याश का जिनके नाम को भी तबरुक पर रखा जाता है फुजैल, जबकि वो डाकुओं के सरदार थे। आयत आई अलम याने लिल्लज़ीना आमनू अन तख्शअ क़ुलूबुहुम लिज़िक्रिल्लाह, क्या लोगों को ये वक्त नहीं आया कि लोगों के क़ुलूब डर जाए, डाके की हालत में थे, किसी काफी ने उसी तरह पढ़ दिया और कहा आ गया वहां आ गया वहां, लोगों से कहा भाई तुम चले जाओ सब सामान छोड़ के चले जाए, और फिर जितने डाका डाला था जितना रुपया पैसा मिला था सबको वापस किया, उसकी तफसील किया गया उनको। भारत उनका ये बाल है, वाद किस्सा कहानी का नाम नहीं है, अल्लाह ताला ने भी किस्सा बयान किया है लेकिन इबरत के लिए नसीहत के लिए। चुनाचा सूरह यूसुफ में इतने एजाज इतने नशाएं हैं कि इसका तस्वीर भी नहीं कर सकता आदमी, सूरह यूसुफ में किस्सा नहीं है वह आहसनों के सच है, जिस किस्से में नसीहत हो मुआवजत हो वो किस्सा वादी किस्सा है, वरना क्या कुदर है वाहियात खुराफात। चाहता है कि एक साहब वास कर रहे थे मस्जिद में, गालबन हजरत अली तशरीफ ले गए, कहा इन लोगों को निकालो, या हजरत फातिमा ही गवाह कर निकालो इन सबों को, ये वाई नहीं है पास है काशमा किस्सा को, अभी काशी कहा जाता है मौलाना काश कहा जाता है, ये किस्सा को निकालो इसको, किस्सा कोई और चीज है, अपने सच्चे खुदाबंदी को बयान करना ये और चीज है, इबरत के लिए है, इससे नसीहत के लिए है। कोई नबी नहीं है जो मसायब से दो चार न हुआ हो, सोचो कि ये तरीक ही मसायब का है, लाल तान का भी है, आएगी मुसीबत है बर्दाश्त करना, वो तो वासो बिना वो तो वासो सब बल अश्र इन इंसान खुश तमाम लोग हलाकत में है मगर जो लोग ईमान लाए जिन्होंने अमल सारी किया जिन्होंने तवासी बिलहक किया उमूर खुदावंदी उमूर रसूल नबी पहुंचाया लोगों तक ये वतवासो बिलहक है वतवासो सब। और इसके दिन में अगर कोई मुसीबत आ गई तो उसका सब्र करो, ये पूरा दीन इसके अंदर है। चुनाचा आता है रवायतों में कि सहाबा जब एक दूसरे से मिलते थे तो इसको सुनाते थे, शायद को इस सूरत सुनाते थे, पूरा दीन इसी में है। बल अश्र कसम है जमाने की भी हैसियत कितनी बड़ी है, जमान ना हो तो आप आते बैठते, वक्त न मिलता तो आते, जिस तरह मकान की हैसियत है मस्जिद के मकान की हैसियत है, इधर जुमा के वक्त में बैठे इसकी भी हैसियत है, कोई काम हो नहीं सकता बगैर मकान और जमान के, इस वजह से अल्लाह ताला ने जमाने की कसम खाई। बल असल इंसान बेहोश डंके की जोर तमाम इंसान कोई पता नहीं जमी की हो या दूसरी हो या कोई सब खसारे में, आग बंद होगी पता चल जाएगा क्या होगा, गुर्जे लगेगी जानकर विजय होगी। मोमिन की कब्र के बारे में आया मैंने खुद सुना मजे नबी में, रब तुम मेरे आदि जन्नत, जन्नत की तैयारी में से एक तैयारी है, उस वक्त जवाब करता हूं अबू बकर जजाई का नाम सुना होगा, वास कहा जाते हैं, 77 की बात है, गया मैं तो वहां बहुत बड़ी नमाज पहले रहती थी, तो हमारे लड़के कहा बाप इशार तो बैठते हैं यहाँ नहीं बच पाइएगा क्योंकि हम बहुत पहले नमाज रहती है, मैं ना मालिक है, मैं जाकर उनके बाद में बैठ जाता था, लेकिन उनका बात याद है उसको, उनकी किताब है दा। कहा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये मोमिन की कब्र है, रौज़तुन मिन जन्नत, जन्नत के प्यारी में से प्यारी है, पर कहकर रौज़तुन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये हाथ इशारा करके मस्जिद नबी का कब्र शरीफ तरफ, जब एक मोमिन की कब्र जो है जन्नत के प्यारियों में से प्यारी बन सकती है, तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के कब्र मुबारक अगर प्यारी बन जाए है तो उसमें क्या हाल है, उसका बहुत असर हुआ, जी चाहे मुसावा कर लेकिन बाजार में दोस्त सबके लिए है, जन्नत है अब दौलत भी है, जहन्नम के गड्ढों में से गड्ढा भी है, आता है हदीसों में आदमी दफना दिया जाता है, लड़के बच्चे भी छोड़ के चले जाते हैं माँ बाप को, माँ दौलत जो जेब में खर्च करके लेके चले आए वो रहता है, वो आमाल रहता है कुछ आमाल मन का पहला सवाल होगा तुम्हारा रब कौन है, जिसने अपने रब को पहचाना है, जाना है, इताअत किया है, फरमाबरदारी किया है, कहेगा रब अल्लाह, मेरा रब अल्लाह, पहचाना यहां दुनिया में कह दिया, और मेरा माँ दीन होगा, तुम्हारा दीन क्या है, दीन से अगर वो आवश्यक ही रहेगी तभी सही जवाब दे पाएगा, तुमको तल्लुक ही नहीं हुआ दीन से, क्या तुम जवाब दोगे, नहीं जवाब देने वाले देंगे, दीन हमारा दीन इस्लाम है, हमारा दीन इस्लाम है। तीसरा सवाल होगा मन हार कर जो ये शख्स कौन है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की शबीह आएगी, हर जगह मोबाइल पर आया थी नहीं, लाखों करोड़ों में आया थी, पहले कभी इसका था लोगों को ये गलत किसी में जाहिर भी लोगों को हाथ समझेंगे तो जाहिर भी नमूने मार पर जो हमेशा शाहिद बाजार की बातें करें, क्या समझे सब तू नदी दी गए उसमें मारा जिस शराती दबाए मुड़वाया, अब इस पर बारिश का था कि वो दूर कहाँ कहाँ जाएंगे, मोबाइल में पीछे तुम्हारी सब कोई तस्वीर आ जाती है, सब तस्वीर मौजूद सामने होगी, मन हालत शख्स कौन है जो पहचानेगा वो पहचान लेगा, ये हमारे पैगंबर है, ये हमारे पैगंबर सब ये है, इनके शफात के हम दरकार है, बस पास हो गया नहीं। मैं जरूर गया था इज्तिमा में, हजरत जी आए थे पहले अखीर में शायद वही आए, मैंने कुछ सुना है कि सब दौड़ धूप जल्दी हो रही है जमातों की, सब इसलिए है कि तीन सवाल का जवाब तैयार कर ले, मैंने कुछ सुना है हजरत जी ये सब दौड़ धूप जितनी चल फिर मुखाकार जमात तशरीफ और तादीब ये सब चीजें इसलिए है ताकि इन तीन सवालों का जवाब हम तैयार कर रखें, कैसे सवाल तैयार करते हैं, लड़की आती है लड़के आते हैं बाबा मुश्किल सवाल आता है, इंटरव्यू में बड़ा मुश्किल आता है, सब की फिक्र है, लेकिन इन तीन सवालों की फिक्र बहुत ही कम लोगों को, मन हाल कौन रजूल है सवाल, अल्लाह ताला हम सब लोगों को इन सवाल में कामयाब हो जाए, जब कामयाब हो गया अल्लाह ताला फरमाएंगे या फरिश्ता करेगा नम कलोमते उरूस अब सो जाओ, जैसे दुल्हन सोती है उस तरह सो जाओ, अल्लाह से बोले किसी तुमको जगाए को जगा नहीं सकता, नम कलोमते उरूस जैसे दुल्हन सोती है सो जाता है, जिसमें शौहरी अभी जगा सकता है माँ बाप भी नहीं जा सकते, अभी उनका मिसाल भी नहीं होता है, नम कलोमते उरूस अब ये अल्फाज नहीं आ रहे किसी को, ہمارے کتنے الفاظ کہے لیکن اللہ رسول کے الفاظ یاد کر تمام نہیں چاہتے. نم کرم مت عروس بڑھیا ابھی کل عروس کے بعد آیا تھا بیان. بہت سے لوگ اس راستے میں چلتے ہیں, کوئی ایک کوس پر ہارا کوئی دو کوس پر ہارا, ختم. ہزار سلام پوچھتے کے پوچھتے لگے ہوئے ہیں. لکھا ہے کہ کوئی کرامات کی دنیا میں پھنس کر رہتا ہے, خدا تک نہیں پہنچتا. کرامات کو ظاہر ہی مجھے تعریف کیا بچنا کام ہو گئے. لکھا ہے کرامات کی دنیا میں پھنس کر رہ جاتے ہیں, جگہ میں یہی خدا ہے, یہ خدا نہیں ہے, خدا بہت آگے ہے. سب سے خوش مستی والے ہے بڑھا سا پاوے راہ ستا بیرا شدہ بہت دیر ہے, ابھی چلو آگے چلو. اللہ تعالیٰ ہم سب لوگوں کو ان چیزوں کو بھی فکر پیدا فرما دے. آنے والی کسے ٹالی جائے گی, جان ٹھہری جانے والی جائے گی. آنے والی کسے ٹالے گی. ہمارے والد صاحب بہت پڑھتے تھے, جاگ نہ ہو تو جاگ لے اپلا کے سائے تلے. بہت والد صاحب تہجد بہت پڑھتے تھے, بہت نیک تھے. جاگ نہ ہو تو جاگ لے اپنا دوسرا مشہور اپنا اس آسمان کے نیچے جاگنا ہو جاگ لو. پھر جہانگیر کہہ رہا ہے, جہانگیر سے کسی نے کہا ہے کہ حضرت آپ ذرا سوڑا کیجیے, اتنا آپ جانتے ہیں اپنی مجھے ہے. کہا بہت عمدہ جواب, وہ تو بادشاہ ہند تھا, اب بادشاہ ہے دوسرے لوگ بھی نہیں کر سکتے یہ بات. اس نے کہا کہ من کہتے ہیں من وقت عزیز تھا, من وقت عزیز تھا, در خواب ظاہر میں اس وقت عزیز کو تو سن ایک وقت ہے سنی, میں جاگرے میں اس میں دوبارہ نہیں کرتا. خواب گرا درپیشن, یہ درد اس کا جملہ دیجیے, خواب گرا درپیشن بہت نیت آگے باقی ہے, پھر ہم سو لیں گے. ایشور پرشاد بہت زیادہ آدمی بھی مشہور ہے, اگل جہاں بھی مشہور ہے. موت کا کردار ہو ڈر تھا کہ اگر ہم سو جاتے ہیں تو اس کے بعد کیا ہوگا, کون دادرسی کرے گا. جہاں تک اس کے اندر زنجیر نے اس وقت بجلی بھی نہیں, زنجیر لگی ہوئی تھی, بلا تکل آ کر کے مجھ سے ہتھیار کرو میں نہیں چھوڑ دوں گا. جہاں گیر کے اگلے جہاں گیر مشہور اللہ شری نے بہت عمدہ اشار کر ہے, بہت عمدہ کر ہے. اللہ تعالیٰ جدا کر بہت عمدہ اشار کر ہے. بہرحال میں یہ کہہ رہا تھا کہ جہانگیر کو خواب گرا کی قدر ہے, ہم کو نہیں. جب چاہ سو گیا کل کہاں میں سو گئے, ابھی کتنا سوتا ہے. ہمارے یہاں سونا کہتے تھے, سنے کہ یہاں آئے ہو کیا بس سب نیند اس قدم ہو جاتی تھی. دوستو بزرگو, یہ زندگی اللہ تعالیٰ نے آریتن دی ہے, جیسا آریتن نہیں دی ہے. ہم اس زندگی کی بھی مالی نہیں ہے, جب چاہے زندگی اٹھا لے سکتا ہے. اس بنا پر اس کی بھی فکر ہونی چاہیے. اللہ تعالیٰ سب لوگوں کو اس کی فکر پیدا کرے. فکر آخرت بہت بڑی چیز ہے, ایک فکر دنیا ہے, ایک فکر آخرت ہے. اللہ ہم سب کوئی اس سے مسلح نہیں. نبی جب مسلح نہیں تو دوسرے کو کیا ہے. حضرت عائشہ روتی تھی, روتی رہتی تھی, کہتی کہ فلاں سپریم والا جو مسئلہ ایک ہوا تھا, کاش کی میں نہ گئی ہوتی مدینہ منورہ, کاش کی میں یہاں آ گئی ہوتی. تنگی وہ آ گئے, وہ رو گئی. یہ نہیں کہ میں وہ معلوم ہوں میری میں سے ہوں کچھ بھی نہیں, میں حضور کی سب سے زیادہ سوجہ سامیہ اور محبوبہ نہیں, کچھ نہیں. ڈر آخرت کا خوف جب یہ ہوگا تو ہمارے حضرت فرماتے تھے کہ آخرت کا خوف ایسے ہے جب موسیٰ علیہ السلام کے آسا کہ جادوؤں کے جتنے کرتب اتنے نکل گیا, پھر آخرت جب آئے گی تو دوسرے جتنے افکار ہیں سب کو نکل جائے گی. اس میں آپ اس کو اپنے پر سوار کرو, سب کام بنتا چلا جائے گا. ماشاء اللہ کی اصل تاریخ پورا اچھا سارا بھی لکھا ہوا. اللہ تعالیٰ ہم سب کو, مجھے بیان کچھ اور کرنا تھا لیکن چونکہ طبیعت بہت اچھی تھی یہ بیان کیا, کوئی سوال ہی نہیں جو بیان کرنا تھا. اللہ تعالیٰ ہم سب لوگوں کو آخرت کی فکر پیدا کر, خدا کے سامنے کھڑا ہونا ہے, من کر वहां रब पूछेगा, अल्लाह ताला पूछेंगे, अल्लाह के रसूल पूछेंगे, इतना आप अपनी जिंदगी को हयात तैयबा, जो अमल सारे करेगा उसको हयात तैयबा यहाँ भी देंगे वहां भी देंगे। इतना आप अगर सभी को, चूंकि काफी मेहमान आए हैं हमारे, वो खास जैन की बहुत शिक्षा हुआ है, आज मैं बयान न करता, मामू से कहता रहे, मैंने कहा क्योंकि आखिरी दिन है और अभी वो जाएंगे, इसलिए मैंने तालीम के तौर पर कही है। अगर जो इस तालीम को मोहताज नहीं है, लेकिन मैं आम बात प्रयास करता हूँ, इसका अव्वल मुखातब मैं, अल्लाह ताला मुझे भी फिक्र आखरत अता फरमाए और आखरत के कामों में लगाए और जितनी फजूलियात नारानी बातें उनसे बचाए। अभी हालात मालूम हो रहे हैं जैसे कि जब तवज्जो नहीं होगी बदअखलाकी दूर करने की, कभी दूर नहीं होगी। जब तक आप अपने को मरीज नहीं समझेंगे और बदअखलाकी के मर्द में मुबतला नहीं समझेंगे, कभी दूर नहीं होगी। जब मर्द शकर की बीमारी जब तक नहीं मानता है, परहेज भी नहीं करता आदमी, बहरहाल दोस्तों अल्लाह ताला हम सब लोगों को इल्मे दीन भी दें, अमले दीन दें, और सबसे बड़ी बात इस्लाह, फिर लोगों के हुकूम की अदायगी, अल्लाह के हुकूम, अल्लाह के बंदों के हुकूम, ऐसी बात ना करो। और मुस्लिम उम्र सर पर मुस्लिम उम्र मेरे साथ ही मेरी इंसान वह है, मुसलमान वह है जो कि हाथ लगा से लोग साथ में है। बड़ी मशहूर हदीस है, ये कितने लोग बसते हैं, असल में हम लोग सुनते रहते हैं घंटों सुन के आने से असली बात है। अल मुस्लिम उम्र सर पर मुस्लिम उम्र मेरे साथ ही मेरी, मुसलमान वह है जिसके हाथ और जबान से लोग अबूर रखें। मैं आगे कहता हूँ अब कलम से भी, क्योंकि अब कलम में बोलते नहीं चलता है। अल मुस्लिम उम्र सर पर मुस्लिम उम्र मैं निशान ही मेरी, निशान से भी बचाओ। कहते जरा हाथ उस सनान दहत रामो माँ जलता हूँ माँ जरहल दशा दू, सनान जो बच्ची के जख्मों तो पूर्ण हो जाता है, लेकिन जो जबान के जख्मों पूर्ण नहीं होता है। इस दिन आप अपनी जबान के नोक से और उनके जख्मों से लोगों के कुलूब को बचाओ, अल्लाह ताला क्या कुछ देंगे इसका अल्लाह ही जानता है। हदीसों में आता है अगर किसी ने नजरे बंद किया किसी औरत की तरफ और फिर उसी नजर को रोक लिया, दो तीन नजर नहीं किया, तो अल्लाह ताला उसके ईमान में हलाव पैदा करवा देंगे। जब इस पर है तो और चीज अगर करे तो क्या हलाव नहीं पैदा करेंगे। इस दिन आप अपने ईमान की इबादत हम सब लोगों की जरूरी है। अल्लाह हमको भी जरूरी है और आपको भी बात बतावाना। अलहमदुल्ला मिला दें।